थुप्रो 500 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। संविधान सभामा विभिन्न समितिका सभापतिहरू चयनका लागि आज हुने निर्वाचन राप्रपा नेपालले बहिष्कार गरे भएको छ। फरक विचार र अटानले के कारण आफूलाई निश्चित गर्न खोजेको भन्दै राप्रपा नेपालको आज बसेको संसदीय दलको बैठकले बहिष्कारको घोषणा गरेको हो। संविधान सभाको चौथो शक्ति राप्रपा नेपाललाई व्यवस्था गरेर समितिका सभापतिहरू चयन गर्न लागि बहिष्कारको निर्णय गरेको पार्टीका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो। केही राजनीतिक दलहरूले समितिको सभापति चयनमा संकीर्ण मानसिकता राख्दा संविधान निर्माणमा पनि गम्भीर असर पर्ने उहाँले बताउनुभयो। संविधान सभामा आज 5 वटा समितिका सभापतिहरू चयन गर्ने कार्यक्रम छ, जसमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापति निर्वाचनबाट चयन हुँदैछ भने अरू समितिका सभापतिहरू निर्विरोध चयन भएका छन्, जसमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको सभापतिमा एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई र खुमुवान राष्ट्रिय मोर्चाका रामकुमार राईको उम्मेदवारी परेको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले व्यक्तिगत स्वार्थ गुटबन्दी र संकीर्ण सोचाइले पार्टी चल्न नसक्ने बताउनु भएको छ। काठमाडौँमा आज बिहान भएको एक कार्यक्रममा नेता नेपालले पार्टीलाई सही ढङ्गले अगाडि बढाउने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो। समाज र राष्ट्रलाई केन्द्रमा राखेर गरेको राजनीतिले मात्र परिवर्तन सम्भव हुने भन्दै उहाँले एमाले आन्तरिक नेतृत्व व्यवस्थापनमा जुटेको बताउनुभयो। नेता नेपालले दलहरूबीचको सहमति परिणाममुखी परिमा समेत जोड दिनुभयो। मन्त्री परिषदको बैठक आज बस्दैछ। अहिले केही बेरमा बस्ने बैठकले चालु अधिवेशनलाई अन्त्य गर्ने वा संसद बैठक केही दिन स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ। चालु अधिवेशनलाई अन्त्य गरी केही दिनपछि वर्षे अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ। वर्षे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। बजेट अधिवेशनमै प्रिन्ट बजेट छलफल पनि हुने प्रावधान रहेको छ। संसद सचिवालयमा सरकारका तर्फबाट कुनै विधेयक दर्ता नभएपछि अधिवेशन अन्त्यको तयारी भएको स्रोतको भनाइ छ। आज विश्व औलो दिवस। औलोलाई हराउन भविष्यमा लगानी गरौँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। औलो रोग लामखुट्टेको टोकाइबाट मान्छेमा सर्दछ। यो रोग आँखाले नदेखिने सूक्ष्म परजीवीको कारण लाग्ने गर्दछ। औलो रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलोको परजीवी फैलने गर्दछ। जाडो हुने, कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु, थाकेको महसुस हुनु औलोको लक्षण हुन। औलोले महामारीको रूप लिन सक्ने र छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले औलोको शङ्का लाग्ने बित्तिकै रगत परीक्षण गराउन र स्वास्थ्य कर्मीको सल्लाहमा औषधिको पुरा मात्रा खान चिकित्सकले सुझाव दिएका छन्। आतंककारी गतिविधिमा सहभागी हुनबाट रोक्न ब्रिटेन प्रहरीले त्यहाँका मुस्लिम महिलालाई केन्द्रित गर्दै एक अभियान चलाएको छ। प्रहरीले ब्रिटेनका मुस्लिम महिलालाई आफ्ना नातेदारहरूलाई सिरियामा जारी द्वन्द्वमा सहभागी हुनबाट रोक्न आग्रह गरेको छ। ब्रिटेन प्रहरीको आतंककारी विरोधी शाखाका अधिकारीहरूका अनुसार यस अभियानले आतंककारी गतिविधिमा सहभागी हुन जाने आफ्ना नातेदारलाई महिलाहरूले रोक्न सक्ने विश्वास लिएको छ। सिरियामा राष्ट्रपति बशर अल असादको सरकार विरुद्ध भइरहेको गृह युद्धमा सामेल भएका ब्रिटेन मुस्लिम पुरुषहरू ठूलो संख्यामा मारिएका छन्। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 वटा खेल हुँदैछन्। अपराह्न 4:15 बजेपछि हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र दिल्ली डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा 2 खेल खेलेको हैदराबादले दुबईमा हार बिहोर्दै अङ्क तालिकाको पुच्छारमा छ भने हैदराबाद भन्दा 1 खेल बढेको खेलेको दिल्लीले 1 जित र 2 खेलमा पराजित हुँदै 2 अङ्कका साथ 6 स्थानमा छ। दुबई टोलीले आजको खेल जिते अङ्क तालिकामा 1 स्थान माथि उक्लनेछ। यस्तै आज बेलुका सभा 8 बजी हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भेट्नेछन्। प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको चेन्नई त्यसपछि विजय यात्रा जारी राख्ने कोसिसमा छ भने मुम्बई पहिलो जितको खोजीमा रहनेछ। तीन खेल खेलेको चेन्नई तालिकाको दोस्रो स्थानमा तथा चेन्नई भन्दा एक खेल कम खेलेको मुम्बई अङ्क विहीन तालिकाको 7 स्थानमा छ। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुँ, नमस्कार। यस अर्पण खबरको साथमा।